एबीसी नेपाल प्रस्तुत गर्दछ sadakkopila.blogspot.com। नमस्कार, एसोसिएसन फर द प्रोटेक्सन अफ चिल्ड्रेन एपीसी नेपाल र ECRFM को संयुक्त प्रस्तुति चेतनामूलक रेडियो कार्यक्रम सडक कोपिलाको यो तेस्रो अङ्कमा हाम्रा प्यारा श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौँ। सडक कोपिला रेडियो कार्यक्रम साप्ताहिक रूपमा हरेक सोमबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म ECRFM 104.2 MHz मार्फत प्रसारण हुँदै आएको छ। सोही कार्यक्रमको रेकर्ड तपाईँले यस सडक कोपिला blogspot.com मार्फत चाहेको समयमा इन्टरनेट सुविधा भएका संसारका हरेक कुनाबाट सुन्न सक्नुहुनेछ। कार्यक्रम सुनिसकेपछि तपाईँ हामीलाई प्रतिक्रिया सल्लाह तथा सुझाव मार्फत अमूल्य सहयोग गर्न सक्नुहुन्छ। यसका लागि हाम्रो वेबसाइट sadakkopila.blogspot.com वा रेडियो पर्यावरण चक्र 104.2 MHz ठेगाना पनि प्रयोग गर्न सक्नुहुन्छ। अब लागौँ आजको कार्यक्रमतर्फ। यो हो कार्यक्रम सडक कोपिला। राजा मेरो मन भित्र साथीसँग बसी पर्नलाई दिनभरि जानु छ माल खोज्न राति मारि फुल कहाँ बुल्छ ए बाहिर गाली खाएर कतिन्जेलमा नसकिन्छ जौहरु साथी सत्तामा नमस्कार, पर्यावरण चक्र रेडियो एफएम 104.2 MHz र एपिसी नेपालको संयुक्त प्रस्तुति कार्यक्रम सडक कोपिलामा हार्दिक स्वागत तथा अभिवादन छ। कार्यक्रमको साथमा म सत्यराज खड्का। श्रोता मित्र, यो कार्यक्रम सडक कोपिला प्रत्येक सोमबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म आधा घन्टा साप्ताहिक रूपमा प्रसारण हुने गर्दछ। यस कार्यक्रममा बालबालिकाहरूको स्थिति, उनीहरूको पीडाका बारेमा जानकारी गराइने गरिन्छ भने विशेष गरेर सडक बालबालिकाहरूसँग सम्बन्धित सामग्रीहरू प्रसारण गर्ने गरिन्छ। सडक बालबालिकाहरूको समुन्नत उत्थानका लागि के गर्न सकिन्छ भन्ने विषयमा उनीहरूको सुरक्षा र संरक्षणका लागि कार्य गरिरहनुभएका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गरेर कसरी सडक बालबालिकाहरूको जीवनस्तर उकास्न सहयोग गर्ने र कसरी दुर्व्यसनीबाट उनीहरूलाई छुटकारा दिलाउन सकिन्छ भन्ने बारेमा जानकारी दिने प्रयास गर्नेछौँ यस कार्यक्रममा। साथै कार्यक्रम मार्फत बालबालिकाहरूले भोगिरहेका पीडालाई जनमानस समक्ष पुर्याएर थानाक्लिष्ट गराउने प्रयास गर्नेछौँ। त्यस्ता पीडित बालबालिकाहरूलाई सहयोग गर्ने विचार सबै व्यक्तिमा पलाओस् र बालबालिकाहरूले पनि समाजमा उच्च शिर राखी जिउन सकुन् कार्यक्रमको लक्ष्य नै यही रहेको छ। कार्यक्रम सडक कोपिला एपिसी नेपाल र पर्यावरण चक्र रेडियो एफएम 104.2 MHz को संयुक्त प्रस्तुति हो। कार्यक्रमको मुख्य उद्देश्य व्यसनीमा फँसेका छन्, घाँसबास कपासका लागि अपराधिक कार्य गर्न समेत पछि पर्दैनन्, उनीहरूलाई सरल जीवन यापन गराउनका लागि चेतना जगाउने र विभिन्न सिपमूलक तालिमका मार्फत कसरी योग्य व्यक्ति बनाउन सकिन्छ भन्ने बारेमा चर्चा गरेर अपराधिक कार्यबाट छुटकारा दिलाउन सक्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। यो अभियानमा तपाईँहरूको पनि अमूल्य साथ र सहयोगको आशा राखेका छौँ। साथै कार्यक्रम सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने पूर्ण विश्वासमा पनि छौँ। श्रोता, मित्र आजको कार्यक्रममा एपिसी नेपाल सम्बन्धी एक जानकारी त्यसगरी टुहरा बालबालिकाको अवस्था दयनीय बन्दै गएको छ एक सम्बन्धी एक सामग्री र त्यसै गरी एपिसी नेपालमा कार्यरत रहनुभएका श्याम गिरी र ईश्वर देवकोटासँग प्रत्यक्ष कुराकानी गरेर आजको कार्यक्रम यसरी नै सञ्चालन गर्नेछौँ यसको लागि तपाईँको साथ अवश्य पनि चाहिन्छ यही विश्वास लिएका छौँ कार्यक्रमलाई अगाडि बढाउँ एपिसी नेपाल सम्बन्धी एक जानकारीबाट एपिसी भन्नाले एसोसिएसन फर द प्रोटेक्सन अफ चिल्ड्रन भनेर बुझिन्छ एपिसी नेपालको स्थापना सन् 2001 विक्रमसम्म 2058 भएको हो यसको अध्यक्ष विकेश कास्त हुनुहुन्छ भने कार्यकारिणी सदस्यहरू 6 जना हुनुहुन्छ एपिसी नेपालको मुख्य सहयोगी फ्रान्सको पोम क्यानल र ग्रुप डेभलपमेन्टको आर्थिक सहयोगबाट यो संस्था सञ्चालित छ एपिसी नेपालको मुख्य कार्यालय काठमाडौँको बसन्तपुरमा रहेको छ शाखा कार्यालय बालाजु वनस्थली कालीमाटी फर्पिङ र काठमाडौँ बाहिर पोखरामा रहेको छ एपिसी नेपालले सडकमा जीवनयापन गरिरहेका सडक बालबालिकाहरूलाई संरक्षण दिएर उनीहरूको आधारभूत आवश्यकताहरू जस्तै घाँस बाँस कपास स्वास्थ्य शिक्षा आदि सेवा उपलब्ध गराउँदै आएको छ भने विभिन्न सिपमूलक तालिम दिँदै आएको छ एपिसी नेपालमा सबै स्थानमा गरी करिब 250 हाराहारीमा संरक्षित सडक बालबालिकाहरूले आफूलाई परिवर्तन गरी सरल जीवनयापन गरिरहेका छन् एपिसी नेपालको उद्देश्य सडक बालबालिकाहरूको जीवन उत्थानका लागि आधारभूत आवश्यकताहरू उपलब्ध गराएर उनीहरूलाई विभिन्न सिपमूलक तालिम दिएर आय आर्जनको बाटो अवलम्बन गराई उनीहरूको सुनौलो भविष्य निर्माण गर्नु रहेको छ यसका साथै बालबालिकाहरूको शारीरिक मानसिक र बौद्धिक विकासका लागि विभिन्न क्रियाकलापहरू जस्तै खेलकुद मनोरञ्जनात्मक भ्रमण र प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गर्ने गरिन्छ एपिसी नेपालमा संरक्षित बालबालिकाहरूलाई सर्वप्रथम खान बस्न लाउन व्यवस्था मिलाइन्छ र उनीहरूलाई शिक्षा स्वास्थ्यका साथै जीवन उपयोगी विभिन्न सिपमूलक तालिम दिएर दक्षताको विकास गराई उनीहरूको भविष्यका लागि प्रशस्त मार्ग खुल्ला गराउने र यस अन्तर्गत फर्निचर सम्बन्धी र मोटर पार्ट्स मोटरसाइकल पार्ट पूजा सम्बन्धी तालिम दिने गरिन्छ भने सिलाइ बुनाइ सम्बन्धी पनि तालिम दिएर आय आर्जनका लागि मार्ग खुल्ला गरिन्छ मैले एक जानकारी दिएँ सडक बालबालिका सम्बन्धी कार्य गरिरहेको एपिसी नेपाल सम्बन्धी यो जानकारी तपाईँहरूको माझमा पस्केँ अब भने मैले टुरा बालबालिकाहरूको अवस्था दयनीय बन्दै गरेको छ र एड्सबाट मृत्यु भएका सन्तानहरूको यस्तो दयनीय अवस्था बनेको छ यस सम्बन्धी एक सामग्री कार्यक्रममा राख्दैछु एचआइभी एड्स सङ्क्रमणबाट आमाबाबु गुमाएका बालबालिकालाई लक्षित गरी प्रभावकारी कार्यक्रम सञ्चालन नगरिँदा 100 टुहरा बालबालिका कष्टपूर्ण जीवन बिताउन बाध्य छन् टुहरा बालबालिका जीवन निर्वाहका लागि जोखिमपूर्ण काममा खटिनु परिरहेको छ काममा खटिनु परेकाले उनीहरू पढ्ने अवसरबाट पनि वञ्चित भएका छन् मुलुकमा एचआइभी एड्सका क्षेत्रमा काम गर्न 100 सरकारी तथा गैर सरकारी संस्थाहरू क्रियाशील छन् राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार एचआइभी एड्सका कारण आमाबाबु गुमाएका बालबालिकाको सङ्ख्या देशभर 2000 भन्दा बढिरहेको छ सेभ द चिल्ड्रेन नर्वेका एचआइभी एड्सका सल्लाहकार नूर पन्तले भने टुहरा बालबालिकालाई जोखिम समूहमा राखिए पनि उनीहरूका लागि अहिलेसम्म कसैले ठोस कार्यक्रम ल्याएको छैन एचआइभी एड्स सम्बन्धी राष्ट्रिय रणनीति 2006-2011 जोखिममा रहेका बालबालिकाका लागि शिक्षा र स्याहारको व्यवस्था गरिनेछ भन्ने वाक्यांश बाहेक अरू कुनै विषय उल्लेख छैन संक्रमित महिलाको संख्या शक्ति मिलन समाजकी अध्यक्ष गोमा केसीले भनिन् संक्रमितका बालबालिकालाई घाँस बाँस र कपास जस्ता अनिवार्य आवश्यकता पूर्ति गर्न धौधौ छ शिक्षा स्वास्थ्य र अन्य सुविधा त उनीहरूका लागि टाढाको विषय बनेको छ श्रोता मित्र राष्ट्रिय एड्स नियन्त्रणका बोर्डका उपाध्यक्ष डाक्टर शरद उन्तले बालबालिकाका आवश्यकतालाई सम्बोधन गर्ने खालका नीति नै निर्माण नभएको स्वीकार्नु भएको छ उहाँ भन्नुहुन्छ जोखिममा रहेका समूहले आवाज उठाउँछन् र उनीहरूका माग पूरा गरिन्छ तर बालबालिकाले आफ्ना मागप्रति आवाज उठाउन सक्दैनन् त्यसैले उनीहरूका मुद्दा ओझेलमा परेका छन्। सेभ द चिल्ड्रेन नर्वे र एड्स विरुद्ध सामाजिक स्वयंसेवक कार्यक्रमले सुदूरपश्चिममा गरेको अध्ययन अनुसार त्यस क्षेत्रमा एड्सका कारण आमा बाबु गुमाएका बालबालिकाको संख्या 846 रहेको छ। अध्ययन अनुसार सानै उमेरमा आमा बाबु गुमाएका मध्ये 516 जनाले घर परिवार चलाउने दायित्व वहन गरिरहेका छन्। कृपा र सेभ चिल्ड्रेन नर्वेले गरेको अर्को अध्ययन अनुसार अछाममा हरेक 10 बालबालिका मध्ये एकजना एचआइभी एड्सकै कारण टुहुरो हुनु परेको छ। अछाम मुलुकै सबैभन्दा बढी एचआइभी संक्रमित जिल्ला हो। श्रोता मित्र, यसका कारण बाबुआमालाई एड्स लागेपछि बालबच्चाहरूको टुहुरा छन् र उनीहरूको दयनीय अवस्था बन्दै गएको छ। यस सम्बन्धी एक सामग्री मैले कार्यक्रममा राखेँ। यसपछि छोटो विज्ञापनिक विश्राम लिनेछौँ र त्यसपछि हामी एपिसी नेपालमा कार्यरत रहनुभएका श्याम गिरी र ईश्वर देवकोटासँग प्रत्यक्ष कुराकानी लिएर आउनेछौँ। कार्यक्रम चढ कोपिला सुन्दै रहनुहोला। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सडकको पिला। कार्यक्रम सडकको पिला एपिसी नेपाल र इसिआरएफएम 104.2 मेगाहर्जको संयुक्त प्रस्तुति हो। यो कार्यक्रममा हामी बालबालिकासँग सम्बन्धित सामग्रीहरू राख्ने गर्दछौँ। त्यसै गरेर विभिन्न सङ्घ संस्थामा कार्यरत रहनुभएका व्यक्तिहरू, प्रतिनिधिहरू जो बालबालिकासँग सहकार्य गरिरहनु भएको छ, सहयोग पुर्याइरहनु भएको छ, त्यस्ता अतिथिहरूलाई हामीले कार्यक्रममा प्रत्यक्ष रूपमा कुराकानी गर्ने गर्दछौँ। साथै आजको यो कार्यक्रममा पनि मैले त्यस्तै गरी दुईजना अतिथिलाई स्टुडियोमा निम्ताइसकेको छु। एपिसी नेपाल कालीमाटी नाइट सेन्टरका कार्यक्रम व्यवस्थापक श्याम गिरी हुनुहुन्छ भने त्यसै गरी अर्का अतिथि बिएलसी बसन्तपुर लर्निङ सेन्टर जैसी देवलमा कार्यरत रहनुहुन्छ, उहाँ हुनुहुन्छ ईश्वर देवकोटा। ईश्वरजी र श्याम गिरीजी, तपाईँहरू दुवैलाई कार्यक्रम सडकको बेलामा हार्दिक स्वागत छ। धन्यवाद। सर्वप्रथम म यो पहिलो प्रश्न राख्छु श्याम गिरीजीलाई। तपाईँ कालीमाटी नाइट सेन्टरको कार्यक्रम व्यवस्थापक पनि हुनुहुन्छ, 3 वर्षदेखि कार्यरत पनि हुनुहुन्छ र यहाँले सडक बालबालिकासँग प्रत्यक्ष रूपमा पहिलो जो सडक बालबालिकाहरू त्यहाँ आउँछन् त्यो सेन्टरमा र तपाईँहरूसँग प्रत्यक्ष कुराकानी हुन्छ र पहिलोपल्ट नै यहाँले चाहिँ त्यसलाई व्यवस्थापन गर्नुभएको अथवा बालबालिकालाई व्यवस्थापन गर्ने कुरा यहाँले जानकारी गराउनु भयो मलाई। कसरी तपाईँहरूले यो कार्य गरिरहनु भएको छ, के कार्य गर्नुहुन्छ विशेष गरेर यो कालीमाटी नाइट सेन्टरमा? सबभन्दा पहिला त हामी सडक बालबालिका जो आउँछन् उनीहरूलाई चाहिँ हामी स्वागत गर्छौँ र उसको साथै प्राथमिक उपचारदेखि लिएर उनीहरूलाई हामी खानाको लागि केही महिनासम्म चाहिँ उनीहरूलाई त्यहाँ राख्छौँ। केही महिनासम्म तपाईँहरूले राख्नुहुन्छ अनि उनीहरूलाई औपचारिक अनौपचारिक तालिमहरू के कस्तो व्यवस्था गर्नुहुन्छ यहाँले? अहिले त हाम्रो अटो मेकानिकमा जान्छन् बच्चाहरू, जुन त्यो कालीमाटी नाइट सेन्टरबाट चाहिँ उनीहरू 2-3 जान्छन्। अनि उनीहरूलाई चाहिँ सिपमूलक तालिमहरू दिनको लागि अथवा यो एपिसी नेपालको जुन उहाँहरू संस्थागत रूपमा लाग्नुभएका जो व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले त्यस्ता त्यो कुलतमा फँसेकाहरूलाई पनि सिपमूलक तालिमका मार्फत अथवा विभिन्न अनौपचारिक औपचारिक शिक्षाका मार्फत त्यो हटाउने प्रयास पनि गराउनु भएको छ। कति सम्भव देखिन्छ त्यो बालबालिकालाई त्यो अवस्थामा लिएर आउनुको लागि अथवा राम्रो बनाउनुको लागि? सकिन्छ। सबभन्दा पहिला चाहिँ हामीले जुन सडक बालबालिकाहरूलाई उनीहरूलाई हामीले माया ममता दिएर उनीहरूलाई उनीहरूको जीवन चाहिँ झन् अस्तव्यस्त भएर आफ्नो आमा बाउ त्यागेर उनीहरूले सडक जीवन भोगिरहेका छन्, उनीहरूलाई हामीले के गर्छौँ भनेदेखि माया ममता दिएर जीवन भनेको यसरी अगाडि बढाउनु पर्छ। यदि हामीले उनीहरूलाई बुझाउन सक्यौँ भनेदेखि उनीहरू अवश्य बुझेर नै नयाँ जीवन लिन्छन्। ठिकै छ, तपाईँसँग फेरि पनि आउँला। र ईश्वर देवकोटाज्यूलाई प्रश्न सोध्छु म, तपाईँ बिएलसी अर्थात् बसन्तपुर लर्निङ सेन्टर जैसी देवलमा कार्यरत हुनुहुन्छ, 2 वर्षदेखि कार्यरत हुनुहुन्छ र तपाईँले अध्यापन पनि गराउँदै आउनुभएको छ, त्यहाँ कस्ता बालबालिकाहरू आश्रित छन् र उनीहरूलाई तपाईँले कसरी चाहिँ त्यहाँ अध्यापन गराउनुहुन्छ, के विषयमा खास अध्यापन गराइन्छ? मुख्यतः एपिसी नेपाल एउटा सडक बालबालिकासँग सम्बन्धित संस्था हो, जसले सडक बालबालिकालाई प्रत्यक्ष रूपमा सडकबाट ल्याएर आफ्नो संस्थामा भित्राइसकेपछि मात्र नभई सडकमा आउने सडकमा बालबालिकाहरू आउने बालबालिकाहरूलाई रोक्नको लागि, बच्चाहरूलाई सडकमा नआउन दिनको लागि नै सुरुदेखि नै यसले प्रयासरत छ। जुन बिएलसी एउटा प्रिभेन्सन सेन्टर जस्तो प्रिभेन्सन सेन्टरको रूपमा कार्यरत छ र हाम्रो यो बिएलसी सेन्टरमा चाहिँ हामीले काठमाडौँभित्र जुन सडक व्यापार मजदुर भरिया आदिका बालबच्चाहरू जसको चाहिँ शैक्षिक स्तर एकदमै कमजोर छ, जुन चाहिँ अहिलेसम्म कतिपय बालबालिकाहरू स्कुलसम्म पुग्ने अवस्था छैन, र ती बालबालिकाहरूका लागि एउटा स्कुलसम्म पुग्ने एउटा ढोकाको रूपमा बिएलसीले काम गरिराखेको छ। करिब 140 जति बालबालिकाहरू अहिले हाम्रो बिएलसी सेन्टरमा चाहिँ दैनिक 4 घन्टा ट्युसन लिने व्यवस्था छ। 2003 नै हामीले यो सञ्चालन गरिरहेका हौँ। जुन हाम्रो अहिलेको बिएलसी सेन्टर चाहिँ अहिले यस 2008 मात्रै सुरु भयो र यसभन्दा अगाडि बिएलसी चाहिँ हाम्रो बाल केन्द्रसँग रिलेटेड थियो। बाल केन्द्र जुन चिल्ड्रेन होम अहिले फर्पिङमा सरेर गइसकेको छ र त्यो फर्पिङमा सरेर गइसकेको बाल केन्द्र चिल्ड्रेन होम र बिएलसी पहिला एकै ठाउँमा थियो, जसलाई हामीले पूर्ण रूपमा बाल केन्द्र मात्र भनेर चिन्दथ्यौँ। र अहिले चाहिँ हाम्रो यो 140 बालबालिकाहरू जुन उनीहरू आफ्नै आफन्तजनसँग सम्बन्धित छन् र उनीहरू आफन्तजनसँग आफ्नै कोठामा बस्ने गरेका छन् र उनीहरू आफन्तसँग नै आश्रित छन् र हामीले मात्र शैक्षिक रूपमा नै सहयोग गर्दै आएका छौँ। जस्तो उनीहरू आफ्नै बाबुआमासँग नै छन् भन्नाले बाबुआमा बसेकै कोठामा चाहिँ बस्छन्, त्यहाँ चाहिँ पढ्नको लागि मात्र आएका हुन् ती बालबालिका? त्यहाँ चाहिँ हाम्रो खास उनीहरूको लागि हामीले सिधै हामीले कुनै पनि बालबालिकालाई सडकमा गएर शैक्षिक सहयोग गर्न त सक्दैनौँ र हामीले जब उनीहरूलाई परिवारसँग भेट्छौँ र परिवारसँग उनीहरू रहन्छन् भन्ने पक्का भएपछि हामीले उनीहरूको लागि स्कुलसम्म पुग्ने र स्कुलमा चाहिने उनीहरूको लागि शैक्षिक आवश्यकता पुरा गर्छौँ। पाठ्यपुस्तकहरू भयो, खाजाका कुराहरू आए, यी चाहिँ तपाईँहरूले उपलब्ध गराइदिनुहुन्छ, तर उनीहरू चाहिँ बाबुआमासँग नै रहन्छन्? उनीहरू बाबुआमासँग नै रहन्छन्, यदि कुनै अवस्थामा बाबुआमा अथवा दुवैजना नहुने अवस्था पनि छ र उनीहरू चाहिँ आफ्नै आफन्तजनसँग रहेका छन्। कसरी छानिन्छ, जस्तो कि ती बालबालिकाहरूको शैक्षिक स्तर कम छ, बाबुआमाको आर्थिक अवस्था कमजोर छ भनेर चाहिँ हामीले कसरी छनौट गर्छौँ, कसरी घाटेका पनि त होला नि त? हामी प्रत्यक्ष रूपमा नै परिवारमा गएर भेट्छौँ कुनै पनि बालबालिका, हामी प्रत्यक्ष रूपमा उनीहरूको बुवा आमाहरूसँग उनीहरूको जुन आफन्तजनहरूसँग घरमा गएर हामी सकेसम्म उनीहरूको विस्तृत विवरण तयार पारेर उनीहरूको विवरण बुझेर मात्रै हामीले उनीहरूलाई छनौट गर्छौँ र हामी उनीहरूको सहयोग गर्ने व्यवस्था मिलाउँछौँ। एउटा विवरण बुझेर भनेर यहाँले जानकारी गराउनुभयो ईश्वरजी, अहिले विशेष गरेर चाहिँ वडाको सिफारिसहरू लिने अथवा गाविसको सिफारिसहरू लिने यस्ता खालका क्रियाकलापहरू पनि छन् कि, त्यो कसैले सिफारिस गरेपछि त्यो आधारमा यहाँले छनौट गर्नुहुन्छ कि आफै बुझेर गर्नु? हामी कसैको सिफारिसमा जाँदैनौँ, हामी हाम्रो बिएलसी सेन्टरबाट हामी निश्चित स्टाफहरू तोकेका छौँ र हाम्रो स्टाफहरू टिचर स्टाफहरू नै गएर प्रत्यक्ष रूपमा बालबालिकासँग गएर त्यहाँको परिवारको स्थिति बारम्बार बुझिराख्छौँ, एकचोटि मात्र जान्दैनौँ। हामी उनीहरूको स्थिति कसरी परिवर्तन भइरहेको छ, दैनिक रूपमा कसरी गइरहेछ भनेर हामी सकेसम्म उनीहरूको धेरैभन्दा धेरै सही विवरण लिने प्रयास गर्छौँ र त्यही सही विवरणको आधारमा हामीले 3 प्रकारले सहयोगको व्यवस्था मिलाएका छौँ। हामीले समूह छुट्याएका छौँ, समूह क ख ग गरेर समूह क जसको चाहिँ अति नै दयनीय अवस्था छ, उनीहरूलाई हामीले पूर्ण रूपमा स्कुलिङ जुन शैक्षिक सहयोग हो त्यो हामीले उपलब्ध गराउँछौँ। त्यस अन्तर्गत स्कुलका पढ्नका लागि चाहिने आवश्यकता पुरा गर्ने हाम्रो जिम्मा सब त्यो बालबालिकाको निश्चित बालबालिकाको लागि जिम्मा सबै बिएलसीले लिन्छ, जुन शैक्षिकको लागि मात्रै खाने व्यवस्था चाहिँ हामीबाट सहयोग हुँदैन खानाको लागि चाहिँ, तर स्कुलको लागि क श्रेणीमा परेकाहरूका लागि हामी पूर्ण रूपमा सहयोग गर्छौँ र ख श्रेणीमा पर्नेहरूका लागि हामी आधा सहयोग गर्छौँ 50% र ग श्रेणीको लागि हामीले जुन त्यहाँ सञ्चालन गरिराखेको दैनिक 4 घन्टाको ट्युसन प्रोग्राम समूह गमा पर्ने अथवा ग्रुप सीमा पर्ने बालबालिकाहरूलाई चाहिँ हामी त्यसमा सहभागी गराउँछौँ। ईश्वरजीसँग फेरि पनि अहिले फर्किउँला म, श्यामजीलाई प्रश्न सोध्छु, जस्तो कि सडक बालबालिकाहरू कसरी त्यहाँ कुनै माध्यमबाट आइपुग्छन् वा कसरी लिएर आउँछन् वा हामी आफै छान्न जान्छौँ, के गरिन्छ, कसरी चाहिँ त्यो सडक बालबालिकाहरूलाई एउटा हाम्रो यो एपिसी नेपालमा चाहिँ आबद्ध गराइन्छ, कसरी छनौट गर्नुहुन्छ यहाँले? हाम्रोमा चाहिँ अहिले आउटरिच भन्ने पनि छ कार्यक्रम, जुन सडक बालबालिकाहरूसँग गएर चाहिँ भेट गर्ने जुन हाम्रो दुईजना कर्मचारी हुनुहुन्छ, केदार र रूपेश हुनुहुन्छ, उनीहरू गएर चाहिँ सडकमा गएर कस्ता कस्ता नयाँ बच्चाहरू छन् र के कस्तो घाउहरू छ, कसलाई उपचार दिनुपर्ने र जो नयाँ बच्चाहरू छन् भनेदेखि उनीहरूलाई कुराकानी गरिन्छ, हाम्रो संस्था यस्तो छ जाने हो, अथवा कुनै उनीहरूका आफ्नै साथी जुन एपिसीमै बसेका हाम्रो नाइट सेन्टरमा बसेका बच्चाहरूले चाहिँ कुनै नयाँ बच्चाहरूलाई भेट्टा भने सर यो बाबु चाहिँ नयाँ रहेछ, हराएको रहेछ भनेर चाहिँ उनीहरू आफैले पनि लिएर आउँछन्, कसैले लिएर आइदिन्छन् त्यो पनि भयो, तपाईँहरू आफैले पनि त्यसरी त बालबालिकाहरूलाई आफैले दिनुभएको छ। र श्यामजीलाई फेरि अर्को एउटा प्रश्न मलाई के सोध्नु मन लाग्यो भने त्यो बालबालिकासँग नजिक जस्तो हामी के सोच्छौँ भने प्रायःजसो हामी एउटा बालबालिकालाई नराम्रो दृष्टिकोणले खाते बालबालिका भनेर पनि भन्ने गरिन्छ र उनीहरूलाई सही किसिमको वातावरण बनाउन सक्यो भने उनीहरूमा सुधार पनि हुन्छ। यो एपिसी नेपालबाट धेरै यस्ता सुधार भएका बालबालिकाहरूको बारेमा पनि मैले पनि जानकारी पाएको छु, तर तिनीहरूसँग घुलमिल गर्दाखेरि कसरी तिनीहरूसँग भनौँ न अलिकति राम्रो सकारात्मक कार्य गराउनको लागि उनीहरूलाई अगाडि बढाउनको लागि घुलमिल गर्ने वातावरण कसरी बनाइनु पर्ने रहेछ? सबभन्दा पहिला जुन त्यो बच्चा एउटा सडकमा हुर्केको बच्चाले चाहिँ हामीले उसलाई सबभन्दा पहिला माया दिनुपर्छ, जुन उसले हेपाए गाली अघि पनि तपाईँले भन्नुभयो हामीले चाहिँ खाते भन्ने गरेका छौँ, किनभनेदेखि सबैले नहोलान् तर हामीले बुझ्नुपर्ने कुरा के उनीहरूलाई माया दिएर ममता दिएर तिमी यसरी बिछडिएका छौ, तिम्रो जीवन चाहिँ यसरी राम्रो होस् भनेर हामीले यदि उनीहरूलाई सुझाव दिने हो भनेदेखि अवश्य नै उनीहरू बुझेर चाहिँ राम्रो हुन्छन्। हामीले तिनीहरूलाई अगाडि लिएर आउनको लागि राम्रोसँग उनीहरूलाई माया ममता दिएर त्यो कुलतबाट जुन फँसेका छन् त्यहाँबाट अगाडि ल्याउनको लागि अथवा भनौँ त्यो कुलत त्याग्नको लागि हामीले प्रयास गऱ्यौँ भने चाहिँ सफल हुँदो रहेछ, यो अनुभव छ होइन श्यामजी? हजुर। अब म ईश्वरजीलाई प्रश्न सोध्छु, तपाईँले भन्नुभयो कि एउटा अनौपचारिक औपचारिक शिक्षाका माध्यमबाट उनीहरूमा शैक्षिक स्तर उकास्नका लागि त्यसै गरेर विभिन्न तालिमहरूको मार्फत पनि उनीहरूलाई अगाडि बढाउन सकिन्छ भनेर पनि यहाँले जानकारी दिनुभयो, र जो बालबालिकाहरू चाहिँ त्यहाँ बसेका छन् उनीहरूले चाहिँ त्यो कस्तो किसिमको अनुभव गरिरहेका छन्, उनीहरूका आमा बाबुहरूको भनाइ के रहेको छ, कस्तो पाउनुभयो यहाँले? जस्तै अब कतिपय अवस्थामा हामीले बिएलसीबाट जुन सहयोग गरिरहेका बालबालिकाहरू छन् उनीहरूको परिवारको स्थिति अत्यन्त दयनीय अवस्था देखेर नै हामीले के बुझेका छौँ भने जब हामी समय समयमा बालबालिकाहरूको सबै परिवारहरू एकै ठाउँमा भेला गराएर हामीले बिएलसी सेन्टरमा नै बोलाएर चाहिँ हामी उहाँहरूसँग अन्तर्क्रिया गर्ने पनि गर्दछौँ, र यो हाम्रो क्रम धेरै अगाडिदेखि नै हो, जब हाम्रो बिएलसी सुरु नहुँदै बालकेन्द्रको रूपमा रहँदा पनि हामीले यो गर्ने गरेका थियौँ, र अहिले बिएलसीमा चाहिँ खास हामी परिवार र बालबालिकाहरूको सम्बन्ध चाहिँ एकदम हाम्रो बिएलसीसँग नजिक होस् भन्ने चाहन्छौँ। बुवा आमाहरूको भनाइअनुसार, बालबालिकाको बुवा आमाहरूको भनाइअनुसार जब हामीले यदि बिएलसीले हाम्रो बच्चाहरूलाई सहयोग गर्न छोडिदियो भने हामीले बालबालिकाहरू स्कुल पठाउन सक्ने अवस्था छैन भन्ने जस्ता भनाइहरू हामी सुन्नमा भने पनि बिएलसीले नै गरेर आज हाम्रो बालबालिकाहरूले चाहिँ यसरी पढिरहेका छन्, यदि छोडिदियो हात झिकिदियो भने चाहिँ हाम्रो अवस्था नाजुक छ भन्ने कुराहरू प्रायः बाबुआमाले गर्नुभएको पाउनुभयो यहाँले पनि। र अर्को कुरा, जब हामीले यदि बिएलसीबाट हामीले चाहिँ जसरी सहयोग गरिरहेछौँ, यदि रोक्यौँ भने चाहिँ सहयोग रोक्यौँ भने ती बालबालिकाहरू सडकमा पुग्ने निश्चित देखिन्छ, र कतिपय अवस्थामा हामीले सडकमा खेलिरहेका बालबालिकाहरूसँग भेटेर उनीहरूको परिवारहरूसँग भेटेर र हामीले बिएलसीसम्म ल्याएर स्कुलमा भर्ना गर्ने काम गरिरहेका छौँ, र जसले गर्दा चाहिँ सडकबाट सडकमा पुगिसकेका बालबालिकाहरूलाई हामीले सडकमा नै घुलमिल हुनबाट बचाएका छौँ, र यस अर्थमा बिएलसीको जुन सडक बालबालिकाहरू प्रिभेन्सन गर्ने जुन परिवारबाट सडकमा नपुगोस् भन्ने हाम्रो जुन मनोकामना हो त्यो पुरा हुँदै गएको हामीले अनुभव गरेका छौँ। आज डिसेम्बर 1 तारिक अर्थात् विश्व एड्स दिवस पनि मनाइन्छ, विश्वभरि नै आज एड्स दिवस विभिन्न कार्यक्रम गरेर पनि मनाइन्छ, तपाईँले बालबालिकासँग सहकार्य गर्नुभयो, प्रत्यक्ष रूपमा भेटघाट पनि गर्नुभएको छ, र कतिपय बालबालिकाहरूमा यौन दुर्व्यवहारहरू हुने गरेका र विभिन्न सुईका माध्यमबाट विभिन्न लागु औषधहरू सेवनका माध्यमबाट एचआइभी सङ्क्रमित हुने पनि गरेको पाइन्छ, के भन्नुहुन्छ त्यस्ता एचआइभी सङ्क्रमित हुनका लागि तिनीहरूलाई बचाउनको लागि तपाईँहरूको आवाज के रहन्छ, के भन्नुहुन्छ? जस्तै हामीले सडक बालबालिकालाई मुख्य रूपमा हेर्नुपर्दा सडक बालबालिकाहरू आफैमा अबोध हुन्छन्, उनीहरू अरूको लहै लहैमा लागेर जुन पनि क्रियाकलापमा संलग्न हुन सक्छन्, र आजको यस विशेष अवसरमा एचआइभी दिवस, एचआइभी एड्स विरुद्धको दिवस मनाइरहँदा हाम्रा सडक बालबालिकाहरूको दयनीय अवस्थासँग हामी सहकार्य गर्दै आउने विभिन्न अर्गनाइजेसनहरू, विभिन्न संस्थाहरू नेपालमा कार्यरत छन् र विभिन्न कार्यक्रमहरू मार्फत सडक बालबालिकाहरूसम्म चेतना जगाउने कार्यक्रम भइरहेको छ। यसै गरी हाम्रो बिएलसी सेन्टरमा पनि हामीले बालबालिकाहरूकै समय जगतमा एउटा बाल समूह गठन गरेका छौँ र ती बाल सम ती बा त्यो बाल समूहको माध्यमबाट हामीले चेतनामूलक विभिन्न बालबालिकाहरूलाई बालबालिकाहरूले नै चेतना दिन सक्छन् भन्ने हिसाबले उनीहरूलाई एउटा उनीहरूकै क्रियाशीलतामा नै हामीले चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ जसले गर्दा हामी बालबालिकाहरूका लागि विभिन्न किसिमका चेतनामूलक उनीहरूलाई आवश्यक पर्ने एचआइभी एड्स अथवा बाल अधिकार सबै कुरामा हामी चाहिँ चेतना जगाउने प्रयासमा छौँ। श्यामजी, अब तपाईँले छोटो प्रश्न सोध्छ, हामीसँग समय एकदमै थोरै छ, के भन्नुहुन्छ? तपाईँको जस्तै आज विश्व एड्स दिवस पनि रहेको छ, तपाईँको भनाइ के छ? मेरो भनाइ अब जुन अघि पनि भन्नुभयो हाम्रो सरले, हामीमा के छ भनेदेखि जुन सडक बालबालिकासँग काम गर्ने जतिपय सरकारी संस्थाहरू छन् अहिले सबैले कार्यक्रम गर्दैछन्, हामीले पनि कार्यक्रम गर्दैछौँ। जुन अवेरनेस जस्तै सडक बालबालिका सम्बन्धी एचआइभी एड्स मात्र नभइकन हेपाटाइटिस सी हेपाटाइटिस बी बारे उनीहरूलाई जानकारी दिँदै आइरहेका छौँ। अहिलेसम्म जानकारी गराउँदै आउनु भएको छ र चेतनामूलक कार्यक्रमहरू गरिरहनु भएको छ। हवस् त, यहाँहरूसँग हामीले प्रत्यक्ष रूपमा कुराकानी गऱ्यौँ र त्यसै गरी आफ्नो अमूल्य समयका बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो श्याम गिरीजी, त्यसै गरी ईश्वर देवकोटाज्यू, तपाईँहरू दुबईलाई कार्यक्रमको तर्फबाट हार्दिक धन्यवाद छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ हामीलाई यहाँसम्म आएर हाम्रो जुन सडक बालबालिका सम्बन्धी हामीले कुरा गर्न पायौँ र हामीले यसरी इसिआरएफएम र एपिस नेपालको पूर्ण सहकार्यमा भइरहेको यो कार्यक्रमले हामीलाई सडक बालबालिकाहरूको सम्बन्धी यो सम्पूर्ण जानकारी हाम्रा सम्पूर्ण श्रोताहरू समक्ष राख्न पाउँदा एसिआरएफएम र मुख्य गरी तपाईँ सत्यराज सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र आइन्दा हामी यसरी नै प्रयासरत रहने कामना गर्दै बिदा हुन चाहन्छौँ। धेरै धेरै धन्यवाद। तपाईँहरूले जुन योजना बनाइरहनु भएको छ, जुन कार्य गरिरहनु भएको छ, विशेष गरी एपिसी नेपालले, र यसको लागि उहाँहरूले अगाडि बढेको जुन कार्य छ, यसको लागि सफलता प्राप्त गर्दै जाओस् हाम्रो तर्फबाट पनि यही शुभकामना छ। श्रोता मित्र, आजको कार्यक्रम सर कोपिला लगभग कार्यक्रमको निर्धारित समय सकिसकेको छ। अर्को सोमबार बिहान 7 बजे फेरि पनि सर कोपिलामा तपाईँको र हाम्रो भेट अवश्य पनि हुने नै छ। र हाम्रो वेबसाइटको ठेगाना एकपटक तपाईँले भनिदिने कि ईश्वरजी? र यो सडक कोपिला कार्यक्रम हाम्रो अहिले वेबसाइटमा पनि उपलब्ध छ, तपाईँले चाहेको बेलामा जुनसुकै बेला पनि सुन्न सक्नुहुनेछ। हाम्रो वेबसाइट ठेगाना छ sadakkopila.blogspot.com sadakkopila.blogspot.com यो सडक कोपिला ब्लग स्पोर्ट डट कममा तपाईँले जुनसुकै चाहेको बेलामा यो कार्यक्रम सुन्न सक्नुहुनेछ। हजुर, तपाईँले यो कार्यक्रम जुनसुकै समयमा पनि र जुनसुकै बेला तपाईँको फुर्सद हुन्छ त्यो समयमा हामीलाई अवश्य पनि सुन्न सक्नुहुन्छ। यो भन्दै कार्यक्रम सडक कोपिलाको निर्धारित समय सकिसकेको छ। यहाँको सल्लाह सुझाव प्रतिक्रियाको लागि कार्यक्रम सडक कोपिला इसिआरएफएम 104.2 मेगाहर्ज पोस्टबक्स नम्बर 8975 इपिसी 1556 गोदावरी क्षेत्र बाणेगाउँ ललितपुर यो ठेगानामा पत्रचार गर्न नभुल्नुहोला भन्दै कार्यक्रम सडक कोपिलाबाट एपिसी नेपाल वनस्थली शाखाका कार्यक्रम व्यवस्थापक नवराज खनालज्यू प्रति पनि कार्यक्रम उत्पादनमा सहयोग पुर्याइदिएकोमा धन्यवाद व्यक्त गर्दै यो कार्यक्रम प्रस्तुता सत्यराज खड्का पनि आजको कार्यक्रमबाट बिदा माग्छु। नमस्ते। यो हो कार्यक्रम सडक कोपिला।